बर्बाद भयो नि दाई, गतिलो पढ्ने ठाउँ नपाउनाले एसएलसी नै दिन पाइएन। यसपालि जे भो भो, अर्को सालको लागि तयारी गर्नुपर्छ। न्यू साइनिङ एजुकेशन सेन्टरमा एसएलसी फेल भएकाहरूलाई 8 विषयको कक्षा सञ्चालन गराइन्छ। प्रत्येक हप्ता क्लास टेस्ट, प्रत्येक महिना फुल मार्क्सको परीक्षा लिई एसएलसीको लागि विद्यार्थीहरूलाई सक्षम बनाइन्छ। हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ। साथमा सम्पूर्ण तहको ट्युसन, इङ्ग्लिस ल्याङ्ग्वेज एवं साइन्स विषयमा प्लस टू पास भए बिबिए सिए पढ्न चाहनेहरूको लागि अनिवार्य बेसिक कोर्स पनि गराइन्छ। गुणस्तरीय शिक्षाका लागि न्यू साइनिङ ट्युसन सेन्टर, रत्नगर 8 दूरसञ्चार रोड, सञ्चालक नवीन कुमार शर्मा, फोन नम्बर 0656-562-355, मोबाइल 98-451-83-344। स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइले आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ 7 पछाडि उपस्थित हुने गर्छौँ। करिब करिब आधी घन्टा तपाईँसँगै रहन्छौँ। मिठा मिठा लोकदोरी भाकाहरूलाई तपाईँको माझमा राख्छु। तपाईँको दिनभरिको थकालाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिसमा रहन्छौँ। र आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0656-563-332। यो बाटो तपाईँको लागि हामीले आज पनि खुल्ला गरिसकेका छौँ र न्यू साइनिङ एजुकेसन सेन्टरले आजको कार्यक्रमसँग सहकार्य गरेको छ। मैले यसको बारेमा पनि तपाईँलाई जानकारी गराउनुपर्छ। यदि तपाईँ एसएलसीमा फेल भएर बस्नु भएको छ, जति गर्दा पनि पास गर्न सक्नु भएको छैन, अलिकति दिगदारिएर बस्नु भएको छ, अब त पासै गर्न सक्दिनँ होला जस्तो तपाईँलाई लागिरहेको छ भने अब चाहिँ तपाईँले त्यस्तो नसोच्नुहोस्, किनकि न्यू साइनिङ एजुकेसन सेन्टर तपाईँहरूको माझमा छ। तपाईँ एसएलसी फेल हुनुभएको छ भनेदेखि चाहिँ 8 विषयको कक्षा सञ्चालन गराइन्छ न्यू साइनिङ एजुकेसन सेन्टरमा। प्रत्येक हप्ता क्लास टेस्ट लिइन्छ, त्यस्तै गरी प्रत्येक महिना चाहिँ फुल मार्कको परीक्षा लिइन्छ। एसएलसीको लागि चाहिँ एकदमै तयारीका साथ चाहिँ परीक्षाहरू लिने गरिन्छ। त्यस्तै गरी दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट शान्त वातावरणमा चाहिँ व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसीको लागि तयारी गराइन्छ। प्लस टूको कक्षा पनि सञ्चालन गराइन्छ। यदि तपाईँलाई ट्युसन पढ्नु परेको छ भनेदेखि पनि तपाईँले सम्झिनुहोला न्यू साइनिङ एजुकेसन सेन्टरलाई। सम्पूर्ण तहको ट्युसन, इङ्ग्लिस ल्याङ्ग्वेज, त्यस्तै गरी साइन्स विषयमा तपाईँ प्लस टू पास भएर बस्नु भएको छ, बिबिएससिए पढ्न चाहने साथीहरूको लागि पनि अनिवार्य बेसिक कोर्स पनि गराइन्छ। त्यहाँ एकपटक अवश्य सम्झिनुहोला न्यू साइनिङ एजुकेसन सेन्टरलाई, जुन रत्नगर 8 दूरसञ्चार रोडमा रहेको छ। सञ्चालक हुनुहुन्छ नवीन कुमार शर्मा, फोन नम्बर 0656-562-355 र मोबाइल नम्बर 98-451-83-344 रहेको छ। तपाईँलाई यो जानकारी न्यू साइनिङ एजुकेसन सेन्टरको बारेमा मैले गराएँ, एकैछिन पछाडि अझै जानकारी गराउने नै छु। यदि बेला भने कोही साथी आइसक्नु भएको छ, पर्खिराख्नु भएको छ, धेरै बेर भइसक्यो भन्नुभएको छ राजीले, उहाँलाई स्वागत। काठमाडौँबाट गर्नु भएको थियो, के को लागि काठमाडौँ जानु भएको थियो रे दिलजी? वैदेशिक प्रोसेसको लागि है। के भयो, काम राम्रो भयो? ल ठिक छ, राम्रोसँग अब चाहिँ विचार गर्नुहोस्, राम्रोसँग जानुहोस्, राम्रोसँग काम गर्नुहोस् है। अहिले त लागिहाल्यो नि होइन, आज चाहिँ अलिकति बेर नै भयो है। के गर्नु, अब हामीसँग सहकार्य गर्नुभएको साथीहरूको पनि कुराकानी गर्नु पर्यो, जानकारी गराउनु पर्यो तपाईँहरूलाई होइन। तपाईँहरूको ठाउँतिर पनि एसएलसी फेल भएर बस्नु भएको छ, एसएलसी दिन सक्नु भएको छैन भने चाहिँ न्यू साइनिङ एजुकेसन सेन्टरमा पठाइदिनुहोस् है सबैजनालाई है। फेरि फेल हुनुभएको साथीहरूलाई चाहिँ विशेष गरी ट्युसन पढ्नको लागि चाहिँ जान चाहनुहुन्छ भनेर पठाउनु होला है। अनि दिलजी, खाना भयो कि भएको छैन? मेरो पनि भएको छैन, अब कार्यक्रम सकिए पछाडि। अनि अब बज्ने भाका मार्फत चाहिँ कसरी सम्झिनुहुन्छ? धन्यवाद। मेरो बहिनी मिरा मिना अनि मेरो भाउजू दाई चिन्ने नचिन्ने सम्पूर्णलाई। नमस्कार दिलजी हुनुहुन्थ्यो यति बेला, र अर्पण शुभ साँझको व्यवसायी हो। तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्नुहोला 0556533332 यो बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ। न्यू साइनिङ एजुकेसन सेन्टरले आजको कार्यक्रमसँग सहकार्य गरेको हो। तपाईँलाई ट्युसन पढ्नु परेको छ भनेदेखि चाहिँ सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज पढाउने एक मात्र ठाउँ रहेको छ न्यू साइनिङ एजुकेसन सेन्टर। तपाईँ एसएलसी दिएर एसएलसीमा फेल भएर बस्नु भएको छ भने जस्तो ठाउँ भेट्नु भएको छैन, र जति पढ्दा पनि जहाँ गएर पढ्दा पनि एकदम फेल हुनुभएको छ, तपाईँलाई गाह्रो भएको छ एसएलसी परीक्षा उत्तीर्ण गर्न भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला न्यू साइनिङ एजुकेसन सेन्टरलाई। 8 विषयको चाहिँ कक्षा सञ्चालन गरिन्छ, 8 विषय पढाइन्छ, त्यसैले चाहिँ तपाईँ जानुहोला न्यू साइनिङ एजुकेसन सेन्टरमा। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो हेलो, नमस्ते दिदी। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? मकवानपुरबाट दिदी। मकवानपुरबाट निनेशजी बोल्नुभयो? हजुर हजुर। के छ हाल खबर? धेरै समय पछाडि आउनु भयो त निनेशजी। फोन नलागेको कि तपाईँले बिर्सिनु भएको? फोनै नलागेको ल ठिकै छ, त्यसो भए त केही भएन, तर बिर्सिनु भएको कि भनेर सोधेको कि। अनि खाना खाएर बस्नु भएको केही बाँकी नै छ खाना? ल ठिक छ, अनि अब बज्ने भाका मार्फत चाहिँ निनेशले कसलाई सम्झिनुहुन्छ आज? धन्यवाद। तपाईँसँग कुराकानी सँगसँगै मिठा भाका पनि मैले राख्नुपर्छ, तपाईँ रेडियो सुनिराख्नु भएको छ, कति बेला गीत बजाउने होला भनेर सुनेर बस्नु भएको छ होला, विचार गरिराख्नु भएको छ होला। अब चाहिँ नातिनुहोस्, पृष्ठभूमिमा गीत बज्न थालिसकेका छ, एकैछिन हामी यो भाकालाई अगाडि जोड्छौँ थोरै, त्यस पछाडि तपाईँसँग कुराकानी गर्न आउने नै छौँ। भुकले माझमकै साँझ पर्छ, पहाड मुनि बनाको माझ पर्छ, उकाले माझमकै साँझ पर्छ, पानी भर्ने पधेरो, पानी भर्ने पधेरो, पानी भर्ने पधेरो, टाढा छ मायालो, पानी भर्ने पधेरो, सँगै सँगै जाउन फर्किँदा पर्छ सानो अँधेरो, सँगै जाउन फर्किँदा पर्छ सानो अँधेरो, सँगै जाउन फर्किँदा पर्छ सानो अँधेरो, पर्छ सानो अँधेरो। तपाईँले सुनिसक्नु भएको छ पूर्ण शुभ साँझको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँ। तपाईँ केही लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर न्यू साइनिङ एजुकेसन सेन्टरले आजको कार्यक्रमसँग सहकार्य गरेको छ। मैले तपाईँलाई जानकारी गराइराखेको छु। तपाईँ यसपछि फेल भएर बस्नु भएको छ भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला, 8 विषयको कक्षा सञ्चालन गराइने एकमात्र ठाउँ रहेको छ न्यू साइनिङ एजुकेसन सेन्टर, जुन रत्नगर 8 दूरसञ्चार रोडमा रहेको छ। सञ्चालक हुनुहुन्छ नवीन कुमार शर्मा। फोन नम्बर 0956563555, मोबाइल नम्बर 98451883344 भएको छ। यो नम्बरमा फोन गर्नुहोस् र अझै धेरै जानकारी लिनुहोला न्यू साइनिङ एजुकेसन सेन्टरको बारेमा। र यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार दिदी। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, खाना खाइसके के भन्नुभयो अरे? नाम अनिल चेपाङ। अनिल चेपाङ, काठमाडौँबाट। अनि के छ अनिलजीको हाल खबर? सबै ठिकठाक छ दिदी। के गर्नुहुन्छ? म यता काठमाडौँ घुम्न आएको दिदी। घुम्न जानुभयो? हजुर। कति भयो नि जानुभयो? भने पछाडि कस्तो छ त काठमाडौँको बसाइ? पानीको त साह्रै नै अभाव छ, तैपनि हावा पानी चाहिँ राम्रो छ है? ल ठिक छ, अलिकति चिसो छ यहाँ चितवनमा, अलिकति बढी नै गर्मी बढिरहेको छ दिनानुदिन होइन? त्यहाँ अलिकति चिसोको अनुभव चाहिँ गर्न पाइन्छ है? मलाई पनि थाहा छ रे क्या हजुर। अनि खाना खाइसक्नु भयो कि छैन नि? मैले त खाएको छैन, अघि तपाईँले बोलेको सुनिनँ मैले होइन, त्यही भएर झुकेँ। अनि अब बज्ने भाका मार्फत चाहिँ कसको साथ सम्झिनुहुन्छ? पहिला प्रथम हजुरलाई धन्यवाद। अनि कवितालाई, अनि बिमला, अनि बुधुमाया, मेरो मम्मी, मेरो दाई भाउजू, भान्जा भान्जी, उता मामा माइजू, जेठानहरू सबैलाई, अनि मलाई अनिल चेपाङ भनेर चिन्ने नचिन्ने सम्पन्न श्रोताहरूलाई, अनि हुन्छ अहिले भने छिटो नमस्कार। नमस्कार दिदी, अर्पण शुभ साँझको यो साथी तपाईँ सुनिराख्नु भएको छ र तपाईँ पनि आउन चाहनुहुन्छ यो साँझको बेला एकैछिन भए पनि हामीसँगै कुराकानी गर्न चाहनुहुन्छ, दिनभरिको थकालाई भुल्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0956563332 यो बाटो हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ। र यति बेला कोही साथी आइसक्नु भएको छ, आउने तर्खरमा हुनुहुन्छ। न्यू साइनिङ एजुकेसन सेन्टरले आजको कार्यक्रमसँग सहकार्य गरेको छ। तपाईँ एसएलसी फेल भएर बस्नु भएको छ अनि पासै गर्न सक्दिनँ जस्तो लागिरहेछ भनेदेखि तपाईँले सधैँ सम्झिनुहोला, न्यू साइनिङ एजुकेसन सेन्टरलाई 8 विषयको पढाइ हुन्छ त्यहाँ। तपाईँ राम्रोसँग तयारी गर्न सक्नुहुन्छ, राम्रोसँग तपाईँले एसएलसी पास गर्न सक्नुहुन्छ। त्यस्तै गरी तपाईँलाई ट्युसन पढ्नु परेको छ भनेदेखि पनि तपाईँले सम्झिनुहोला, ल्याङ्ग्वेजहरू सिक्नु परेको छ भने पनि सम्झिनुहोला, साइन्स विषय लिएर प्लस टू पास गर्नुभएको छ अनि बिबिएससी पढ्न चाहने साथीहरूको लागि पनि अनिवार्य बेसिक कोर्स गराइन्छ न्यू साइनिङ एजुकेसन सेन्टरमा रत्नगर 8 दूरसञ्चार रोडमा रहेको छ। गुणस्तरीय शिक्षाको लागि तपाईँले सधैँ सम्झिनुहोला न्यू साइनिङ एजुकेसन सेन्टरलाई। र यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? टाढीबाट सन्देश भट्टराई। के गर्नुहुन्छ सन्देशजी? कतिमा हो? थर्ड इयरमा। अहिले पढ्दै हुनुहुन्छ थर्ड इयरमा? कस्तो चलिरहेको छ पढाइ? आज अर्पण शुभचन्द्र पहिलो पटक आउनु भएको हो, त्यस्तै लाग्यो। कतिको सुन्नुहुन्छ कार्यक्रम? एकदमै सुन्दिनँ। ए, म त एकदमै सुन्दिनँ भनेर लाउनु भयो कि भनेर कि? ल ठिक छ, माया गर्नुहोला है। अनि खाना खाइसक्नु भयो कि छैन? भइसक्यो भनेपछि यति बेला आनन्दले रेडियो सुनेर बस्नु भएको छ। कको छ सम्झिनुहुन्छ अब बज्ने भाका मार्फत? छोटो मिठो सम्झना है। ल छोटो नमस्कार। सन्देश हुनुहुन्थ्यो यति बेला टाढीबाट आउनु भएको थियो, र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ हामीलाई फोन गर्दै गर्नुहोला 0055 63 332। यो बाटो तपाईँको लागि बिल्कुलै खुल्ला छ। र यति बेला भने फेरि पनि हामी एउटा भाका तपाईँको लागि राख्छौँ, र आजले पृष्ठमा बजाउन थालिसक्नु भएको छ। एकैछिन म नबोलिकन यो भाकालाई अगाडि जोड्छु, त्यस पछाडि फेरि आउँछु। तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा, र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई सुनिराख्नु भएको छ यति बेला। न्यू साइनिङ एजुकेसन सेन्टरले आजको कार्यक्रमसँग सहकार्य गरेको छ। तपाईँ एसएलसी फेल भएर बस्नु भएको छ भनेदेखि तपाईँले आठवटै विषयको पढाइ हुने एकमात्र ठाउँ न्यू साइनिङ एजुकेसन सेन्टरलाई सम्झिनुहोला। प्रत्येक हप्ता क्लास टेस्ट लिइन्छ, त्यस्तै गरी प्रत्येक महिना चाहिँ फुल मार्कको इक्जाम हुन्छ। एसएलसीको लागि चाहिँ तयारी बनाइन्छ, तयारी गराइन्छ, र दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूबाट पढाइ हुने एकमात्र ठाउँ रहेको छ न्यू साइनिङ एजुकेसन सेन्टर। त्यस्तै गरी सम्पूर्ण तहको ट्युसन, इङ्ग्लिस ल्याङ्ग्वेज, त्यस्तै गरी साइन्स विषयमा प्लस टू पास भएर बस्नु भएको छ तपाईँ भनेदेखि बिबिए सिए पढ्न चाहनेहरूको लागि चाहिँ अनिवार्य बेसिक कोर्स पनि गराइन्छ। एकपटक सम्झिनुहोला न्यू साइनिङ एजुकेसन सेन्टरलाई, जुन रत्नगर 8 दूरसञ्चार रोडमा रहेको छ। सञ्चालक हुनुहुन्छ नवीन कुमार शर्मा। फोन नम्बर 0556562355, मोबाइल नम्बर 98451883344 रहेको छ। यो जानकारी तपाईँ सम्पूर्णको लागि र यति बेला भने अर्पण शुभ साँझको यो व्यवसायमा कोही साथी हुनुहुन्छ लाइनमा, उहाँलाई स्वागत गर्छु। हेलो। हेलो हजुर, नमस्कार। नमस्ते दिदी, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर? म लोथर पर्खालबाट सन्त चेपाङ। सन्त चेपाङ, हजुर। अनि के गर्नुहुन्छ सन्तजीले? बसी बसौँ दिदी। बसी बसौँ मात्रै छ? हजुर, रेडियो सुन्ने। रेडियो सुन्नुहुन्छ? हजुर। रेडियो कुन रेडियो सुन्नुहुन्छ नि? अर्पण सुन्नुहुन्छ? हजुर। कतिको मनपर्छ अर्पण शुभ साँझ? एकदमै मनपर्छ दिदी, कहिले कहीँ लाग्दैन, त्यही भएर मात्र हो। फोन लाग्दैन? हजुर। तर केही छैन, अब चाहिँ चिन्ता नलिनुहोस्, फेरि फेरि प्रयास गर्नुभयो, फोन लाग्छ। र फोन नलाग्ने साथीहरूको लागि पनि हामीले अब छिटै नै केही समय पछाडि एउटा विधि लिएर आउँदैछौँ, होइन? म पक्कै पनि भन्नेछु। र अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ तपाईँ? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि टेक्निकल दादालाई, र मेरो कालपानीमा बस्ने सफल दाई, अनि नैनबहादुर दाई, खतिलाल भेनाजी, र आमोस साला, अनि मेत्रलाल साला, धनलाल साला, र मेरो घरको श्रीमती बद्रीमा र मम्मी बुबा अङ्कललाई, र भण्डाराम बस्ने चोकिदाराम बस्ने धर्मजित लामालाई, र सन्त भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई है। सन्तजी हुनुहुन्थ्यो, उहाँ गइसक्नु भएको कि जस्तो लागिरहेछ, बिदा चाहिँ उहाँसँग माग्न पाइनँ। र हामी अर्पण शुभ साँझको व्यवसायको अन्त अन्तमा पनि आइसकेका छौँ, तपाईँहरूलाई जानकारी पनि गराउँछु म। विशेष गरी अर्पण शुभ साँझको व्यवसायलाई धेरै साथीहरूले माया गर्नुहुन्छ, धेरै साथीहरूले फोन गर्नुहुन्छ, र फोन लागेन भनेर धेरैजना साथीहरूले गुनासो गर्नुहुन्छ। विशेष गरी हामी सामाजिक सञ्जाल फेसबुक निकै नै प्रयोग गर्छौँ, यति बेला सबैजना साथीहरूले फेसबुक चलाउन जान्नु भएको छ, फेसबुक चलाउनुहुन्छ। अब केही समय पछाडि हामी केही समय पछाडिका दिनहरूमा चाहिँ तपाईँलाई चाहिँ फेसबुकबाट पनि सहभागी गराउनेछौँ, र अझै विस्तृत रूपमा म जानकारी तपाईँलाई आगामी श्रृङ्खलाहरूमा दिनेछु, र पोल्न नलाग्ने साथीहरूको लागि एकदमै खुसीको खबर पनि हुनेछ। र अर्पण शुभ साँझको आजको व्यवसायबाट भने अब हामी छुटिनुपर्छ, यतिन्जेलसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद छ। र यतिन्जेलसम्म जो जो साथीहरू आज फोन सम्पर्कमा आउनुभयो, आउन प्रयास गर्नुभयो, रेडियो सुनेर बस्नुभयो, नजिकै रहेर रेडियोको छेउमा बसिदिनु भयो, तपाईँ सम्पूर्णलाई धन्यवाद छ। र यतिन्जेलसम्मकै प्राविधिक साथको लागि राजलाई धन्यवाद नदिइरहन सक्दिनँ मैले, राजलाई धेरै धेरै धन्यवाद छ। राजको अर्पण शुभ साँझको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु। नमस्कार, शुभ सन्ध्या। कहिले पनि न दुखाउ त्यो मना।

सम्पर्क नेपाली टेलर सर्टिङ सुटिङ लेडिज एन्ड जेन्ट्स, खैरहनी 8 खैरहनी बजार चितवन, सञ्चालक मिठु नेपाली, प्रोप्राइटर अनिल नेपाली, फोन नम्बर 0556 83 051 र मोबाइल 98452 17 746। वाह बाजा, सिरक ब्लाङ्केट ल्याइदियो, फेरि तिम्रो हुनेवाला त्यो नातिनी बुहारीको लागि कुर्ता सलवार पनि चाहियो। ल यो नाति प्रिगेको कुरो सुन्दा पनि हाँसै उठेर आउँछ भनेको, कति हाँस्ने, म त हाँसेरै मर्ने भयो। सौरा चोकमा रहेको है ओम नपट्टि पुस्तकालयमा गएर सबै सामान ल्याऊ भनेको, त्यति बुद्धि पनि छैन यो नाति प्रिगेको, कति हाँस्ने, म त हाँसेरै मर्ने भयो। विभिन्न किसिमका स्वदेशी तथा विदेशी सटिङ सुटिङ साडी कुर्ता सलवार फाइबर सिरक ब्ल्याङ्केट विवाह व्रतबन्ध एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ। न त मोल मोलाईको झन्झट, न ठगिने डर, ओम नवदीप वस्त्रालय रत्नगर 1 सौराहा चोक चितवन, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, फोन नम्बर 0556 60 316, मोबाइल 98550 57 924। एकदम उचित दाम ओम नवदीप वस्त्रालय बेचाम। ए दिलो, पक त पक, हस्याङ खस्याङ गर्दै हिँडेछ, कता हो? सगरमाथा। ए केटा हो, हेर्न ये हसाउँछ यसले पनि, यो यति बेला अनि सगरमाथा। ए म सगरमाथा हिमाल चढ्न जान लागेको हो र, लेटेस्ट मोडल भर पर्दो अनि ओरिजिनल मोबाइल किन्न सगरमाथा मोबाइलमा जान लागेको नि। ए हो र, सुन त केटा हो, हाम्रो रविनले पनि 5 वर्ष पहिला सगरमाथा मोबाइलबाट मोबाइल किनेको थियो, आजसम्म चलाइरहेको छ, त्यहाँ त ओरिजिनल मोबाइल पाइन्छ, हामी पनि किन्न जाउँ। जाउँ जाउँ जाउँ जाउँ जाउँ जाउँ। कलर्स, सामसुङ, नोकिया लगायत सबै ब्रान्डका मोबाइल सुपथ मूल्यमा उपलब्ध हुनुका साथै एनटिसी, यनसेल तथा युटेलको रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ। विगत 10 वर्षदेखि तपाईँहरूकै सुख दुःखको साथी, साथै ओरिजिनल मोबाइलको एकमात्र विकल्प सगरमाथा मोबाइल, रत्नगर 1 गङ्गा प्लाजा सौराहा चोक, प्रोप्राइटर शङ्कर पौडेल, फोन 0556 61 556, मोबाइल 98452 41 141। अदालत जुम्लाका मुख्य न्यायाधीश एकराज आचार्यले राजीनामा दिनुभएको छ। उहाँले आजैको मितिदेखि लागू हुने गरी राजीनामा दिनुभएको हो। अहिले सर्वोच्च अदालतमा कार्यरत आचार्यले प्रधान न्यायाधीश दामोदर प्रसाद शर्मालाई राजीनामा बुझाउनु भएको हो। आफूभन्दा कनिष्ठलाई सिफारिस गरिएकाले राजीनामा दिएको आचार्यको राजीनामा पत्रमा उल्लेख गरिएको छ। न्याय परिषदले हिजो सर्वोच्चमा खाली रहेको स्थायी न्यायाधीशमा नियुक्तिका लागि 8 जनाको नाम संसदीय सुनवाईका लागि सिफारिस गरेको थियो। नेकपा एमालेका केही नेताहरू पार्टीको नयाँ अध्यक्षमा वरिष्ठ नेता माधव कुमार नेपाल नै हुनुपर्ने भन्दै प्रचारमा जुटेका छन्। उनीहरूले आज राजधानीमा भेला गरेर वरिष्ठ नेता नेपालले पार्टीको नेतृत्व लिन विचार, सिद्धान्त र स्वास्थ्यका दृष्टिले पनि माधव कुमार नेपाल पार्टीको अध्यक्ष बन्न योग्य रहेको उनीहरूको तर्क छ। एमाले नेता सुरेन्द्र पाण्डे, माधव नेपाललाई अध्यक्ष उठाउनु पर्दछ भन्ने सहमतिमा हामीले गरेका छौँ, उहाँलाई अनुरोध पनि गरिरहेको छौँ, उहाँले आफै डिक्लेयर गर्न बाँकी छ। यद्यपि अस्ति पत्रिकामा केही आयो, उहाँकै हो कि होइन थाहा छैन, तर त्यसबारे हामी सफल गरिरहेको छौँ, तर उहाँले चाहिँ त्यसको चाहिँ उम्मेदवारी गर्नुपर्दछ भनेर। अब कतिले चाहिँ के तर्क पनि गरिरहेका छन् भन्दा, यो त पछाडि फर्किने कुरा भयो, हामी के भनिरहेको छौँ भने एउटा यस्तो चाहिँ हामीले टिमका साथ हामी आउनेछौँ कि टोपी हामीले लगाएर हामी जम्प गरेर नयाँतिर जान खोजिरहेको छौँ, त्यो कुरा तपाईँहरूले भोलि मानिसबाट हेर्नुहुन्छ। यस्तै भेलामा नेता योगेश भट्टराईले पनि माधव नेपाललाई समर्थन गर्ने बताउनु भएको छ। पार्टी सदस्यहरू आफ्नो कार्यक्षेत्रमा उत्पादन सुधार, न्यायको योजना र कार्यान्वयनका प्रत्यक्ष रूपले नेतृत्व गर्छन् भन्ने कुराको ग्यारेन्टी गर्नुपर्दछ। त्यस्तो व्यवस्थाले पार्टी सदस्यलाई उत्पादनसँग जोड्छ, भ्रष्ट हुनबाट जोगाउने, सदस्यको शपथमा अरू कुराका साथै म आफैले उत्पादन गरेर बाँच आफूले कमाएको हरेक पैसाको कानुन बमोजिम कर राज्यलाई बुझाउँछु र राज्यलाई आफूले तिरेको कर जनताको लागि खर्च हुनेछ भन्ने कुरामा ध्यान दिन्छु जस्ता उदाहरण समावेश गर्नुपर्छ। नेताहरू रघुजी पन्त, विदुराम भूषाल, भीम रावल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भूषाल लगायतका नेताहरूले माधव नेपालको पक्षमा खुलेरै समर्थन जनाएका हुन्। युवा नेताहरूले लिखित वैचारिक धारणा समेत प्रस्तुत गरेका छन्। प्रधानमन्त्री सुशील कोइरालाले विभूति पासाङ लामु शेर्पाले नेपाललाई विश्वमाझ चिनाएको बताउनु भएको छ। पासाङ लामु पर्वतारोहण फाउन्डेसनले 21 स्मृति दिवसको अवसरमा आज राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले पासाङले महिलाको प्रतिनिधित्व गर्दै पहिलो पटक सगरमाथा आरोहण गर्नुभएकाले अहिले विश्वले नेपाललाई पनि चिन्न पाएको बताउनु भएको हो। अर्को प्रसङ्गमा कोइरालाले सरकार संविधान निर्माणको काम छिटो टुङ्ग्याएर विकास निर्माणमा लागेको बताउनु भएको छ। सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ लामुङको सगरमाथाको शिखरमा पुगेर फर्कँदा 2050 साल वैशाख 10 गते निधन भएको थियो। सरकारले शेर्पालाई राष्ट्रिय विभूति घोषणा गरिसकेको छ। सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब नेपालका अध्यक्ष मोहन चापागाईले सामुदायिक रेडियोहरूले पाउन लागेको सुविधाको विरोध नगर्न आग्रह गर्नुभएको छ। व्यापारिक रेडियोहरूको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानका नवनिर्वाचित पदाधिकारीहरूको स्वागतका लागि अकोराबको कार्यालयमा आज आयोजित कार्यक्रममा चापागाईले गाउँघरमा खुलेका रेडियोले पाउन लागेको सहुलियतको विरोध नगरिकनै काठमाडौँका रेडियोहरूले आफ्ना लागि पनि सहुलियतको माग गर्न सक्ने बताउनु भएको थियो। सरकारले बजेट मार्फत नै देशका 120 भन्दा बढी सामुदायिक रेडियोलाई सौर्य ऊर्जा प्रविधि जडान अनुदान दिन लागेको छ। कार्यक्रममा बानका नवनिर्वाचित अध्यक्ष गोपाल झाले व्यापारिक र सामुदायिक रेडियोको पेसागत राष्ट्रिय संगठनहरू स्थापनाकालदेखि नै काँधमा काँध मिलाएर अघि बढिरहेकाले सामुदायिक रेडियोको सुविधा खोज्नेतर्फ कोही पनि लक्षित हुन नहुने बताउनु भएको हो। यसैबीच नेपालका सामुदायिक र व्यापारिक रेडियोका संगठनहरूले संयुक्त रूपमा आफ्ना मागहरू नेपाल सरकार समक्ष प्रस्तुत गर्ने भएका छन्। नेपाल पत्रकार महासंघको आगामी महाधिवेशनमा अध्यक्षमा आफ्नो उम्मेद्वारलाई जिताउन प्रेस चौतारीले क्रान्तिकारी पत्रकार संघसँग सहकार्य गरेको छ। आज दुई संगठन बीच भएको छलफलमा क्रान्तिकारीले अध्यक्ष पदमा चौतारीका उम्मेद्वार डाक्टर महेन्द्र विष्टलाई सघाउने भएको छ भने क्रान्तिकारीले उपाध्यक्ष महासचिव र सचिव पद पाउने भएको छ। कोषाध्यक्ष भने चौतारीको भागमा परेको छ। यही वैशाख 20 र 21 गते हुने महासंघको महाधिवेशनमा चौतारीले विष्ट र प्रेस युनियनले पोषण केसीलाई अध्यक्षको उम्मेद्वार घोषणा गरिसकेका छन्। चैत महिनामा महिला हिंसाका 69 घटना भएको रिपोर्टिङ भएका छन्। ओरेक नेपालले अभिलेख गरेका र विभिन्न पत्र पत्रिकामा आएका घटनाको आधारमा तयार पारिएको प्रतिवेदनमा 327 घरेलु हिंसा रहेको छ भने 82 सामाजिक हिंसा रहेको देखाइएको छ। यस्तै 65 बलात्कार तथा 21 बलात्कारको प्रयास भएका छन् भने 30 महिलाको हत्या भएको पनि ओरेकले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ। महिला हिंसाका घटना 569 भएको रिपोर्ट तयार पारिएको छ। र विदेशको खबरमा ब्राजिलको रियो द जेनेरियोमा एकजना नृत्यकारलाई एउटा प्रहरी दस्ताले लागु औषध विक्रेताको आशंकामा कुटपिट गर्दा उनको ज्यान गएपछि हिंसा चर्किएको छ। उक्त हत्याको विरोधमा प्रदर्शनकारीहरूले एउटा मुख्य पर्यटकीय क्षेत्रको सड़कमा टायर बालेर कारहरूमाथि आगजनी गरेका छन्। हिजो भएको हिंसामा एकजना प्रदर्शनकारी मारिएका थिए। प्रत्यक्षदर्शीले कारहरू आगो लगाइएको, एउटा प्रहरी चौकीमाथि आक्रमण गरिएको र गोली चलेको आवाजहरू सुनेको बताएका छन्। सविता विश्वकर्मा, उपभोक्ता समिति मार्फत हुने भ्रष्टाचार रोक्ने सरकारी तयारी, कारवाही गर्ने निकायका आँखाहरू उपभोक्ता समितिको निम्ति भनेर अब चिम्लिने अवस्था छैन। रेडियो रिपोर्टसँगै दाङमा पनि डडेलेको प्रकोप असर कम गर्ने प्रयास जारी, सिन्धुलीमा वातावरण स्वच्छ राख्ने उद्देश्यले गौमती नदी सरसफाई अभियान सुरु लगायतका खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला। सगरमाथा हिमाल चढ्न जान लागेको हो र लेटेस्ट मोडल भर पर्दो अनि ओरिजिनल मोबाइल किन्न सगरमाथा मोबाइलमा जान लागेको नि। ए हो र, सुन त केटा हो, हाम्रो रबिनले पनि 5 पहिला सगरमाथा मोबाइल किनेको थियो, आजसम्म चलाइरहेको छ, त्यहाँ त ओरिजिनल मोबाइल पाइन्छ, हामी पनि किन्न जाउँ। जाउँ जाउँ जाउँ जाउँ जाउँ जाउँ जाउँ।